बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल मनमा उर्लिएको रहरको कुरा नगरौं मनमा उर्लिएको रहरको कुरा गरौं मनमा उर्लिएको रहरको कुरा गरौं सपनाको सुन्दर सहरको कुरा गरौं दुई मुटुका धड्कन एकअर्काले सुन्दै दुई मुटुका धड्कन एकअर्काले सुन्दै बिताएको पहिलो प्रहरको कुरा गरौं सपनाको सुन्दर सहरको कुरा गरौं हाँसी खुसी बाँकी पल बिताउनको लागि हाँसी खुसी बाँकी पल बिताउनको लागि मानिसमा चलेको लहरको कुरा गरौं सपनाको सुन्दर सहरको कुरा गरौं हाम्रो जोडीमाथि अरूको आँखा लागे हाम्रो जोडीमाथि अरूको आँखा लागे अमृत बनिदिने चहरको कुरा गरौं मनमा उर्लिएको रहरको कुरा गरौं सपनाको सुन्दर सहरको कुरा गरौं कास्की पोखराका अनुराग अधिकारीको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म पोखराका अनुराग अधिकारीसँगको कुराकानी उहाँका गजल वाचन र उहाँकै साङ्गीतिक गजलहरू सुनाउनेछु। आज बुधबारको यस यात्रामा हामी गजलकार अनुराग अधिकारीको विस्तृत जीवनीबारे जान्ने कोसिस गर्छौँ। अनुरागजी, तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा। धन्यवाद छ अच्युतजी र कार्यक्रम बुलबुल सुनेर बस्नुभएका समादरणीय समस्त श्रोतामा मेरो नमस्कार छ। कतिपयले आवाज सुनेरै पनि चिनिसक्नुभयो होला, अनुराग अधिकारीलाई मैले गजलकार मात्रै भन्नु मिल्दैन, सञ्चारकर्मी पनि हुनुहुन्छ र लेक्चर पनि गर्नुहुन्छ होइन कलेजहरूमा। मैले कुन कलेज सोध्न भ्याएको छैन, भर्खरै मात्रै हाम्रो परिचय, त्यसो त एकाधपटक भेटघाट नभएको होइन तर रेडियोमै बसाइ बस्ने गरेको परिचय केही बेर अगाडि मात्रै भएको छ। गजल यात्रा पोखराका सचिव हुनुहुन्छ उहाँ, अनुराग गजल सङ्ग्रह उहाँको प्रकाशित छ, गोधुली भाग दुई र गजल यात्राका सहयात्रीहरूको सम्पादन गर्नुभएको छ र अनुपम 1, 2, 3 एल्बम निकालिसक्नु भएको छ भने चारको तयारीमा हुनुहुन्छ, सम्भवतः चारको एउटा ट्र्याक हामीले आज बजाउँछौँ। अनुरागजी, बोकेर ल्याउनु भएको छ? हजुर, पहिलो पटक हामीले रिलिज गर्दैछौँ मिडिया मार्फत। अहिलेसम्म हामीले यो गजल कुनै पनि मिडियामा बजाएका छैनौँ र अनुपम चारको गजल एल्बम तयार भइसकेको छ र यसै गजल एल्बमबाट एउटा ट्र्याक चाहिँ हामी आज सुनाउँछौँ। साङ्गीतिकतिर त हामी लाग्छौँ नै गरौँला होइन, एउटा गजल तपाईँको पहिला तपाईँको आवाजमा वाचन गरेर सुनाउनुहोस् न। हुन्छ। देखेर पनि नदेखे जस्तै गरेर गयौ तिमी, देखेर पनि नदेखे जस्तै गरेर गयौ तिमी, बिना कारण मलाई आँखा तरेर गयौ तिमी, देखेर पनि नदेखे जस्तै गरेर गयौ तिमी, बिना कारण मलाई आँखा तरेर गयौ तिमी, टोलाएर क्षितिसम्म हेरिरहे तिमीलाई, टोलाएर क्षितिसम्म हेरिरहे तिमीलाई, आँसु बनी परेली भिजाई झरेर गयौ तिमी, देखेर पनि नदेखे जस्तै गरेर गयौ तिमी, जुनी जुनी साथ दिएर सहारा बन्छु भन्नेले, जुनी जुनी साथ दिएर सहारा बन्छु भन्नेले, गोरेटो भरि काँडा नै काँडा छरेर गयौ तिमी, देखेर पनि नदेखे जस्तै गरेर गयौ तिमी, बास दिए यो मनभित्र सधैँलाई होला भनी, बास दिए यो मनभित्र सधैँलाई होला भनी, पराई दिलमा बसाई नै सरेर गयौ तिमी, देखेर पनि नदेखे जस्तै गरेर गयौ तिमी, दुई चार दिन मात्रै पर्ख भनेको थिएँ मैले, दुई चार दिन मात्रै पर्ख भनेको थिएँ मैले, दुई चार दिन मात्रै पर्ख भनेको थिएँ मैले, खाली सिउँदो पराई हातले भरेर गयौ तिमी, देखेर पनि नदेखे जस्तै गरेर गयौ तिमी, बिना कारण मलाई आँखा तरेर गयौ तिमी, बिना कारण मलाई आँखा तरेर गयौ तिमी। मेरो बुझाइमा गजल तीन किसिमले लेख्छन् गजलकारले है। हजुर, एउटा चाहिँ गजल तालीको लागि लेखिन्छ। मिसरी उला पढिसकेपछि अब मिसरी सानीमा चाहिँ उसले के भन्ला र एकदम दमदार कुरा भन्यो भने महफिलमा पर र ताली पनि बज्छ। हजुर है, अर्को गजल चाहिँ सन्तुष्टिको लागि लेखिन्छ। एकाध मिटरहरू गडबड भइहाले पनि आफूलाई चित्त बुझ्यो भने बुझ्यो बुझ्यो नि, अब त्यसमा कसैको केही लाग्दै लाग्दैन। सन्तुष्टिको लागि मात्र लेख्ने, कसैलाई सुनाउनु पनि छैन, सुने पनि लौ नसुने पनि लौ हुन्छ। अर्को चाहिँ गायनको लागि भनेर ताकेर लेखिन्छ, लय मिलाएर है। तपाईँको यो तीनमध्ये पछिल्लो प्रकारमा पर्छ, लय मिलाउने खालको, लय मिलाएर गायनको लागि आओस् भन्ने खालको उद्देश्य रहन्छ। अवश्य पनि मैले पछिल्लो क्रममा लेखिएका गजलहरू धेरै यसो रेकर्डको लागि चाहिँ लेखिरहेको छु। पहिला वासनकुनलाई बढी केन्द्रित गरेर लेखेको हुन्थ्यो भने पछिल्लो क्रममा रेकर्डहरू भइरहेका छन् र लगभग मेरो अहिलेसम्म 3 दर्जन जति गजलहरू रेकर्ड भइसकेका छन्। यसले गर्दाखेरि 36 गजल तपाईँको आइसक्यो, लगभग होइन करिब 36 को संख्यामा बजारमा आइसकेका छ। हजुर हो, रेकर्ड भइसकेका छ। कतिपय विभिन्न फुटकर एल्बममा छन् भने कति मेरो चाहिँ अब सोलो एल्बमकै रूपमा पनि गजल आइसकेको छ। अनि सोलो एल्बममा आएका गजलहरूमा तपाईँको यो विभिन्न खालका सङ्गीतकार अनि गायकहरूसँग सम्पर्क छ होला है, कस्तो खालको गजल रुचाउनुहुन्छ उहाँहरूले? खास गरी मैले अब आफैले कतिपय काम गर्ने गर्छु भने कतिपय उहाँहरूले रुचाइएको कुरा हेर्दाखेरि बजार तात्ने अथवा खुट्टा हल्लाउने खालका चाहिँ गजलहरू बढी गायक गायिकाको रोजाइमा हुन्छन् र सङ्गीतकार र म मिलेर गरेका कामहरूमा कतिपय आफ्नै लागि, कतिपय बौद्धिक सर्कलको लागि र विशेष गरी रातिमा सुन्दाखेरि आनन्द हुने लायकका केही गजलहरू हामी बनाउँछौँ भने केही चाहिँ अब स्टेज पर्फर्मेन्सका लागि र विभिन्न खालका भनौँ कार्यक्रमहरूमा बढी तताउने र जनमानसलाई छिट्टै छुने खालका गजलहरू पनि हामीले बनाइरहेका हुन्छौँ। त्यो कमर्सियल अथवा बजार टाइप गजलहरू केही भन्छन्, केही चाहिँ आफ्नो आत्मसन्तुष्टिको लागि र एउटा बौद्धिक सर्कललाई बनाइन्छ। तपाईँले यो गजल भनौँ न लगभग 3 दर्जन भन्नुभयो होइन, त्यति संख्यामा रेकर्ड गराउने क्रममा त धेरैसँग सङ्गत गर्नुभयो नि होइन। गायक गायिकाहरूको गजल बुझेको अवस्था कतिको बुझेको अवस्था छ? गायक गायिकाहरूले अहिलेसम्म वास्तवमा यो गजल हो अथवा गीत हो भनेर त्यसरी बुझ्ने स्थितिमा अझै पुगिसक्नु भएको छैन। सङ्गीतकार केही सङ्गीतकारहरू हुनुहुन्छ, जस्तो गैरी सुरेशजी देखि महेश खड्काजी होइन, उहाँहरूले गजललाई राम्रोसँग बुझ्नु भएको छ र उहाँहरूले त्यो गजलको प्याटर्नलाई समातेर पनि सङ्गीत गर्नुभएको छ। त्यस कारणले गर्दा उहाँहरूले सङ्गीत गरेका गजलहरू चलिरहेका पनि छन्। अब मेरो प्रश्न, तपाईँले अहिले भर्खर मैले 3 प्रकारका गजल लेखनको कुरा गरेँ, लय गायनको लागि चाहिँ तपाईँ लेख्नुहुन्छ अनि 36 संख्यामा करिब चाहिँ गजल निक्लिसकेको छ, यतिका धेरै गायकहरूसँग सङ्गत हुन्छ भनेपछि तपाईँले आफ्नो इन्फ्लुएन्समा गायकहरूलाई ल्याउने कोसिस गर्नुभएको छ कि छैन? मतलब गजलको हिसाबमा है, गजल बुझ्ने गरी इन्फ्लुएन्स गर्ने कोसिस गर्नुभएको छ कि छैन? अवश्य पनि सङ्गीतकार र मैले बसेरै धेरै जसो हामीले चाहिँ सङ्गीत गरेका हुन्छौँ र सङ्गीत गरिसकेपछि गायक गायिकालाई हामीले बोलाएरै यो खालको यसरी प्याटर्न हो, यसरी चाहिँ तपाईँले गर्नुपर्छ भन्ने कुराहरू चाहिँ हामीले गर्दै आएका पनि छौँ र त्यो अनुसारले के छ त भन्दाखेरि गायक गायिकाहरूले पनि बुझ्ने कोसिस गर्दै हुनुहुन्छ, बुझ्दै आउनु भएको छ। र पहिला चाहिँ उहाँहरूले के बुझ्नुहुन्थ्यो भन्दा गीत र गजल उस्तै हो जस्तो बुझ्नुहुन्थ्यो, हुन त केही भावहरू मिल्छ, केही पक्षहरू मिल्छन्, तर गजलमा केही फरकपन पनि छ, सङ्गीतमै फरकपन छ, लेखनमै पहिला फरकपन त हुने नै भयो होइन, त्यो हिसाबले फरकपनलाई बुझ्ने कोसिस गर्दै हुनुहुन्छ, तर पूरा रूपमा नेपाली गायक गायिकाहरूले गजल बुझिसकेको अझै पनि छैन। अनि अरू गजलकारहरू जसले चाहिँ गायनका लागि लेख्न खोजिरहनु भएको छ, उहाँलाई चाहिँ तपाईँ आज बुलबुलमा आउनुभएको बेलामा कस्तो खालको कुरा भन्न चाहनुहुन्छ, तपाईँको अनुभव सेयर गर्नुहोस् न, जस्तो कसो गर्नुपर्छ होला? पहिला गजलमा लय अनिवार्य कुरा हो होइन, अब कतिपय ठाउँमा अब गजलमा बोहरको कुरा पनि आइरहेछ, सँगसँगै अब लय नै नभइकन त गजल बन्दै बन्दैन, त्यसलाई गायनकै रूपमा हामीले उतार्नै सक्दैनौँ। र लेख्दाखेरि के हुनुपर्छ भन्दा भाव पक्ष सबल त चाहिन्छ नै, त्यसमा एउटा क्लाइमेक्सपन हुन्छ गजलमा, हरेक गजलमा एउटा क्लाइमेक्सपन, त्यो सुन्ने बेलामा अथवा अगाडिको मिसरा एउला सुन्नेपछि मिसरा एसानीमा कतिपय शेरहरूमा त्यो क्लाइमेक्सपन गजलकारले दिन सक्नुपर्छ, त्यो दिइसकेपछि मात्रै गजल चाहिँ अलिकति पहिला लेखनमै उत्कृष्ट हुन्छ र त्यसलाई सङ्गीतकारले त्यही अनुसार भूमिका निभाउन सक्यो भने, गायकले त्यो अनुसारको भावमा डुब्न सक्यो भने, र गायकीको कुरा गर्दाखेरि पनि हामीले हिन्दी उर्दूदेखि लिएर अरू गजलहरू जुन नेपाली गजलमा पनि अलिकति उत्कृष्टता हासिल गरेका गजलमा गायकले एउटै शेरलाई पनि फरक फरक तरिकाले आवाजमा गाउन सक्नुपर्छ। होइन, मेरो प्रश्न अझ मैले छर्लङ्गे है, जस्तो गजल लेख्ने धेरै ठुलो मास छ, त्यो तपाईँ स्वीकार्नुहुन्छ, म पनि स्वीकार्छु, होइन, त्यति ठुलो मासमा चाहिँ यति धेरै मानिसहरू आफ्नो गजल गायनमा आओस् भन्ने रुचि राखिरहेका छन्, होइन, के लेखेर बसेर मात्रै हुन्छ कि स्टेजमा सुनाएर हुन्छ कि कसैसँग सम्पर्क गर्नुपर्छ कि पापड बेल्नुपर्छ कि के गर्नुपर्छ क्या गायनमा ल्याउनको लागि? हो, अहिलेको सबभन्दा महत्त्वपूर्ण पक्ष नै त्यही हो, जस्तो नेटवर्क अथवा सहकार्य बिना कुनै पनि काम सम्पन्न हुँदैन। म एकदम राम्रो गजल लेख्छु, म कुनामै थन्किएर बस्छु, मेरा डायरीमै राखेर बस्छु भन्ने हो भने त्यो बाहिर आउन सक्दैन। एउटा गायकका गायकहरूसँग सहकारी सङ्गीतकारहरूसँगको सहकारी आउनु पर्यो, आउनु पर्छ, आफै पनि आउनु पनि पर्यो, सङ्गीतकार कहाँ जाने कि गायक कहाँ जाने मेरो गजल गाए? पहिलो कुरा त सङ्गीत, पहिला लेखन पछाडि सङ्गीतको कुरा आउँछ, सङ्गीत पछाडि एउटा दुईवटा आफूले काम गरिसकेपछि उत्कृष्टता हासिल गरिसकेपछि अरूले पनि त्यो खोज गर्छ। तपाईँले काम गरिरहनु भएको सङ्गीतकारहरू को को हुनुहुन्छ? मलाई एकदम मनपर्ने सङ्गीतकार महेश खड्काजी, महेश खड्कासँग मैले लगभग 4-5 गजलहरू रेकर्ड गराइसकेको छु र उहाँसँगको मेरो ट्युनिङ पनि मिल्छ र एरेन्जरमा किरण कणेल दाईसँग बढी मेरो काम भइरहेको छ र अहिले पछिल्लो क्रमको काम पनि हामीले लगभग उत्कृष्ट कामहरूमा लगभग किरण कणेल दाई, महेश खड्का र म हामी तिनजनाको सहकारी हुन्छ। गायक गायिका त हामीले कुन गजल कसको लागि फिट हुन्छ त्यो अनुसार हामीले गायक गायिका चाहिँ रोज्छौँ। नानीको चञ्चले बानीले बिगार्यो, हजुर, नानीको चञ्चले बानीले बिगार्यो, बानीले भन्दा पनि जवानीले बिगार्यो, के यो चाहिँ कमर्सियल गजल हो मतलब गायनमा आउनको लागि लेखिएको? एकदम, यो रेकर्ड गरिसकियो, राजेश पायल राईजीले गाउनुभयो, महेश खड्काजीको सङ्गीत र किरण कणेल दाईकै एरेन्ज थियो। यसबाट हामीले कालिका म्युजिक अवार्ड, सर्वोत्कृष्ट गजलको अवार्ड पाउन पनि सफल भएका थियौँ। जुन केटा देखे पनि मस्किहाल्नुपर्ने, जुन केटा देखे पनि मस्किहाल्नुपर्ने, विगतका तिम्रा ती कहानीले बिगार्यो, बानीले भन्दा पनि जवानीले बिगार्यो, पारदर्शी कपडाले ढाकिएथे केही अङ्ग, हो हजुर, पारदर्शी कपडाले ढाकिएथे केही अङ्ग, नेत्रोकै रुइझाउने त्यो पानीले बिगार्यो, बानीले भन्दा पनि जवानीले बिगार्यो। ए, ढाकिँदा ढाकिँदै पनि पानीले पो बिगारेको कुरा, हजुर। बडा रमाइलो गरी लेख्नु भएको छ शृङ्गारिक गजल है। गाउँमा जतासुकै तिम्रै मात्र चर्चा चल्छ, गाउँमा जतासुकै तिम्रै मात्र चर्चा चल्छ, भन्छ्यौरे तिमी त बैमानीले बिगार्यो, बानीले भन्दा पनि जवानीले बिगार्यो, मन दियौ तन दियौ धन पनि दियौ, मन दियौ तन दियौ धन पनि दियौ, फिर्ता नआउने त्यो लगानीले बिगार्यो, नानीको चञ्चले बानीले बिगार्यो, बानीले भन्दा पनि जवानीले बिगार्यो। यो गजल तपाईँको डायरीबाटै वाचन गर्दैछु मैले, 5 गजल लेखिएको रहेछ, सङ्गीत महेश खड्का, स्वर राजेश पायल राई, एरेन्जर किरण कडेल, अहिले भर्खरै हामी कुरा पनि गर्दैथ्यौँ होइन, अनि प्रज्ञा साउन्डमा रेकर्ड गरिएको मिति 68 जेठ 17 भनेर लेखिएको रहेछ, मजासँग रातो अक्षरमा त्यो चाहिँ खुलाएर लेख्नु भएको छ कालो अक्षरको गजलमा। यसका के 5 गाइएका छन्? होइन, 3 मात्रै हामीले रेकर्ड गर्यौँ होइन, 5 लेख्ने बेलामा 5 लेखे पनि त्यो लामो हुने भएको हुनाले हामीले लगभग 4-5 त्यो लम्बाइ चाहिँ सक्नुपर्ने। अनुपम कति औं सिडीमा आउँदैछ त यो? यो आइसक्यो, अनुपम 2 आएको, 2 आएको, अनुपम 2 8-8 र 8-8 हामीले 8 रचनाकार, 8 सङ्गीतकार र 8 गायक गायिका मिलाएर गरेको काम हो। 8-8 रहेछ 1 ट्र्याकमा होइन, यो नानीको चञ्चले भन्ने, ठिकै छ। हामी अहिले हामीसँग साङ्गीतिक कुशेली चाहिँ कम मात्रै बजाउन सकिन्छ, त्यस कारणले गर्दा मैले आजको यो बसाइमा चाहिँ यो गजल वाचन गरेर सुनाएँ। अब यति बेला तपाईँको चलेका धेरै होलान्, मैले याद गरिरहने गजल, तपाईँलाई याद गर्ने गजल चाहिँ मलाई रुच्दैन तिम्रो बारे अरूले कुरा गरेको भन्ने गजल रुच्छ, त्यसले म तपाईँलाई याद गर्छु। विशेष गरी यो गजल अहिले बजाउन अनुमति मागेँ मैले, तपाईँको अनुपम एल्बमको कतिऔं भाग हो यो? यो पहिलो अनुपम 1 हो, 1 लेखिएको छैन, पहिला जो सोच्थेन होला 1-2-3 गर्छ त्यसरी श्रृङ्खला नै जान्छ भन्ने थियो। सबै गजलहरू सङ्गीतकार गैरे सुरेशले गर्नुभएको हो, हजुर, यसमा गाउनुभएको छ प्रदीप राज पाण्डे, शिव परियार, अन्जु पन्त, जगदीश समाल, दीपक लिम्बू, फेरि जगदीश समाल, अनि सन्तोष रुवाल, निरा राणाबाटले रुचाल र निरा राणाबाटले गाउनुभएको रहेछ। यसैबाट पहिलो ट्र्याक नै राख्दैछु म, मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको, गैरे सुरेशको सङ्गीत, अनुराग अधिकारीको शब्द र प्रदीप राज पाण्डेको स्वरमा सुनौ। मलाई रुच्दैन तिम्रो बारे मा मलाई रुच्दैन तिम्रो बारे मा अरुले कुरा गरेको मलाई रुच्दैन तिम्रो बारे मा अरुले कुरा गरेको तिमी त्यस्ती फुलहौ बगैँचा कि तिमी त्यस्ती फुलहौ बगैँचा कि केवल मलाई मन परेको मलाई रुच्दैन तिम्रो बारेमा अरुले कुरा गरेको तिम्रा हरेक सुख दुःख मसँग नाता गाँसछन् तिम्रा हरेक सुख दुःख मसँग नाता गाँसछन् म बुझ्दछु मूल्य आँसुको बुझ्दछु मूल्य आँसुको ती आँखाबाट झरेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा हर युद्ध जित्न सक्छु म तिमीले साथ दिए म हर युद्ध जित्न सक्छु म तिमीले साथ दिए म कल्पनै गर्न सक्दिन कल्पनै गर्न सक्दिन त्यो तिम्रो मन अन्त सरेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा बुलबुल एउटा ईरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्धकार छ सबैतिर उज्यालो दिने जुन छैन अन्धकार छ सबैतिर उज्यालो दिने जुन छैन गरिबहरूको झुपडीमा जाडो छेक्ने उन छैन महँगीले सीमा नागिसक्यो कसरी बाँच्ने हो महँगीले सीमा नागिसक्यो कसरी बाँच्ने हो दाल चामलको त कुरै छोडौँ, डोल्पामा नुन छैन, गरिबहरूको झुपडीमा जाडो छेक्ने ऊन छैन, नेताहरू जहिले पनि कुर्चीको मात्र खेल खेल्छन्, नेताहरू जहिले पनि कुर्चीको मात्र खेल खेल्छन्, यिनीहरूको नसाहरूमा राष्ट्रप्रेमको खुन छैन, गरिबहरूको झुपडीमा जाडो छेक्ने ऊन छैन, काला पानी सुस्ता जस्तै देशका धेरै ठाउँ दुखेका, काला पानी सुस्ता जस्तै देशका धेरै ठाउँ दुखेका, छुरा मात्रै धसिरहन्छ, छिमेकीको केही गुण छैन, गरिबहरूको झुपडीमा जाडो छेक्ने ऊन छैन, फटाहरूले गल्ती गर्छन् सोझाहरू जेलमा पर्छन्, फटाहरूले गल्ती गर्छन् सोझाहरू जेलमा पर्छन्, यस्तो लाग्छ यो देशमा ठुला बडालाई कानून छैन, अन्धकार छ सबैतिर, उज्यालो दिने जुन छैन, गरिबहरूको झुपडीमा जाडो छेक्ने ऊन छैन। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुलमा छौँ हामी। अनुराग अधिकारीको गजल वाचन गरेर सुनाएँ मैले। आइतबार र बुधबारको श्रृङ्खला बुलबुल सुन्न सकिन्छ र तपाईँ यो कार्यक्रम यति बेला उज्यालो 90 नेटवर्क लगायत देशभरिका विभिन्न एफएम स्टेसनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। पोखराका अनुराग अधिकारी हुनुहुन्छ मसँग आज, पोखरा एफएमसँग पनि आबद्ध हुनुहुन्छ होइन? अघि सञ्चारकर्मी मात्रै भने मैले कहाँ आबद्ध हुनुहुन्छ भनेन। कुन कलेजमा पढाउनुहुन्छ पोखरामा? त्यहाँ न्यू ग्यालेक्सी हायर सेकेन्डरी स्कुल छ, प्लस टू लेभलको कलेज हो र म त्यहाँ शिक्षण पनि गर्छु। अनि बसाइ कहाँ कहाँ हो तपाईँको पोखरामा? पोखरा गैरापाटनमा बस्छु, खास घर चाहिँ लेखनाथ नगरपालिका वार्ड नम्बर 10 बेगनास। अनि कति भयो गजल लेख्न थाल्नुभएको? लगभग 2 दशक भइसक्यो, 20 वर्ष भयो हजुर। कोबाट प्रेरणा मिल्यो पहिला गजल लेख्दा? सुरु सुरुमा त म खास गरी भावनाहरू अनि कविताहरू सानो सानोहरू लेख्थेँ र 2050 सालतिरबाट मैले गजल लेख्न थालेको हो र पोखरामा एउटा माहौल नै छ अहिले पनि। अब वरिष्ठ साहित्यकार सरूभक्त दाई, तीर्थ श्रेष्ठ दाईहरू, प्रकट भगिनीसँग हामी सँगसँगै विभिन्न संरक्षण कविता आन्दोलनका कार्यक्रमहरूमा पनि जाने गर्छौँ र उहाँहरूसँगको एउटा सामिप्यताले गर्दाखेरि गजलतिरको झुकाव चाहिँ बिस्तारै बढ्न थालेको। अहिलेसम्म कति पुग्यो होला अनुरागजी तपाईँका गजलहरू? 500 को हारिमा भएछन्। सङ्ग्रह एउटा तयार गर्नुभयो? हजुर हो। अरू सङ्ग्रह निकाल्ने सोच छैन? अब गायनतिर मात्र ढल्किनु भएको हो? त्यसो त नभनौँ, पहिला पुस्तक निकाल्यो, पुस्तक निकालिसकेपछि पहिलो जुन सिडी तयार पार्ने बेलामा गैरी सुरेशजीसँग मेरो सहकार्य भयो, त्यसले गर्दाखेरि सङ्गीततिरको झुकाव अलिकति बढ्यो। पुस्तकाकार रूपमा भन्दा यताबाट चाँडै नै धेरै श्रोता माझमा चाँडै पुग्न सकिने एउटा माध्यमको रूपमा मैले सङ्गीत र गायनको रूपलाई अगाडि बढाएको हो र विशेष गरी पुस्तकाकार रूपमा पनि सोच छ, तर कहिले तयार हुन्छ थाहा छैन। 500 गजल लेखिसकेको मान्छे, 3 दर्जन गजल गायनमा आइसकेको मान्छेले नेपालको अहिलेको गजलको साङ्गीतिक अवस्थालाई विश्लेषण गर्नुपर्दा कस्तो भन्नुहुन्छ? नेपाली गजल जति पनि रेकर्ड भएका छन् त्यो एउटा राम्रा भएका छन्, त्यो एउटा सुखद पक्ष हो भने सङ्ख्या चाहिँ एकदम न्यून छ। अझै पनि हामी छानी छानी रोजी रोजी गजलहरू मिडियाबाट बजाउन पाउने अवस्था छैन र प्रयासहरू राम्रा भएका छन् र भविष्य चाहिँ सुखद होला त्यसलाई चाहिँ आशा गर्न सकिन्छ। किनकि पछिल्लो क्रममा जति पनि गायक गायिका अथवा सङ्गीतकार अथवा रचनाकारहरू रेकर्ड गराउनुहुन्छ, कम्तीमा एउटा एल्बममा एउटा गजल राख्नुपर्छ भन्ने मान्यता बोक्नु भएको छ। त्यसको अलावा गजल नै मात्रै रेकर्ड गराउनेहरूको सङ्ख्या पनि बढ्न थालेको छ, यसले गर्दा आशा लाग्ने र एउटा बाटो चाहिँ बनाएको छ। अनि तपाईँले चाहिँ अहिलेसम्म गजलको प्रशिक्षण हजुर कति मान्छेलाई गर्नुभयो, कस कसलाई सिकाउनु भयो? पोखराबाट मैले कामहरू नै सहकार्यको रूपमा काम गरिरहेको छु। हामीले गजल यात्रा पोखरा जुन संस्थामा दुर्गबहादुर शाह बाबा यसको अध्यक्ष हुनुहुन्छ, म सचिव भएर काम गरिरहेको छु, प्रशिक्षणकै कार्यक्रमहरू पनि हामीले सञ्चालन गरेका छौँ र त्यसको अलावा मैले पुस्तकाकार रूपमा पनि धेरै गजलकारहरूलाई समेटेको छु, नयाँ र पुराना भने यो रेकर्डेड उसमा पनि नयाँहरू पनि आइराख्नु भएको छ, जसको एउटा मात्रै गजल रेकर्ड भएको र हामीले मात्रै निकालेको स्थिति पनि छ, जस्तो पनि छ छ। अनि अब अहिले गजल भन्दा पछि तपाईँको दोस्रो विधा कुन हो जसमा बढी कलम छ? मुक्तकहरू लेख्छु अनि त्यस पछाडि मैले आख्यानहरू पनि। मुक्तकहरू पनि बोक्नु भएको छ, सम्झिनु भएको छ, कुनै सुनाउन सकिन्छ? छ एउटा मुक्त सुनाउनु। पोखरामा बढी मुक्तक लेख्नेहरूको पनि समूह ठुलै छ भन्ने सुन्छु मैले। हजुर, आज तपाईँ आउनुभएको बेलामा अलि अगाडि पनि कास्केकै माधवी पारीले हामीलाई मिठो मिठो मुक्तक सुनाएर जानुभएको थियो, धेरै बुलबुलले मन पराउनु भयो त्यो। आज तपाईँबाट पनि मुक्तक सुनाउन, कुनै मिठो खालको एउटा मुक्तक बुलबुलेलाई सुनाइदिनुहोस् न। हुन्छ, म एउटा मुक्तक सुनाउँछु र यो मुक्तक अलिकति पहिलाको सन्दर्भ हो र हामीले संविधान बन्छ बन्छ भनेर अनि संविधान नबनिरहेको अनि मिति सरिरहेको होइन त्यो स्थितिमा मैले लेखेको त्यो प्रसङ्गमा लेखेको गजल हो। अलिकति राजनीतिक विषयवस्तु छ, राष्ट्रप्रेमको विषयवस्तु छ। नेताहरूले आफ्नो मात्रै भुँडी भर्नाले गल्ती भयो, नेताहरूले आफ्नो मात्रै भुँडी भर्नाले गल्ती भयो, संविधानको मिति घरिघरि सर्नाले गल्ती भयो। नेताहरूले आफ्नो मात्रै भुँडी भर्नाले गल्ती भयो, संविधानको मिति घरिघरि सर्नाले गल्ती भयो। सारा जनता निराश हुँदै भन्दैछन् अचेल, बाँदरले घर बनाउँछ भन्ने विश्वास गर्नाले गल्ती भयो। बाँदरले घर बनाउँछ भन्ने विश्वास गर्नाले गल्ती भयो होइन, यो मुक्तक सुन्यौँ हामीले। मुक्तक पनि निकै लेख्नु भएको छ त्यसो भए त है, छन् केही मुक्तकहरू छन् यहाँ, मैले भने अलिकति थोरै बोकेको छु, तर मुक्तकहरू लगभग चार पाँच दर्जन चाहिँ पुग्यो होला। अर्को पनि तयार गर्नुभएको हो सुनाउनलाई? हुन्छ, म सुनाउँछु। मैले चाहिँ यहाँ डायरीमा हेर्दै पनि छु, खोज्दै पनि छु होइन, केही मुक्तकहरू पनि सुनाउँछु र त्यसको साथमा गजल चाहिँ मेरो मुख्य विधा हो। त्यसको साथसाथै केही मुक्तकहरू चाहिँ लेख्दै आएको छु र एउटा अर्को अलिकति शृङ्गारिक धार होइन। भर पर्ने थिइनँ पहिल्यै तिमीलाई चिन्या भए, भर पर्ने थिइनँ पहिल्यै तिमीलाई चिन्या भए, खेर पो जाने रहेछ सिन्दुर पोते किन्या भए, भर पर्ने थिइनँ पहिल्यै तिमीलाई चिन्या भए, खेर पो जाने रहेछ सिन्दुर पोते किन्या भए, तिम्रो त्यो झुटो प्रेममा अन्धभक्त भएर बर्बादै हुने रहेछ बिहे हाम्रो चिन्या भए। बाफ्रे है, बिहा चिन्या भए त बर्बाद पो हुने रहेछ, चुरापति पनि किन्नु भएन। साँच्चैकैमा चाहिँ बिहा गर्नुभयो कि गर्नु भएको छैन नि? बिहा भएको छ मेरो, गर्नु भएको छ। मैले यो प्रसङ्गवश मुक्तकसँग जोडेर यो प्रश्न सोधेँ, अब एकैछिन फेरि यो रमाइलो पक्षलाई छोडेर म कुराकानीकै तर्खरमा आउँछु। यो गजललाई साङ्गीतिक उसमा ल्याइसकेपछि, साङ्गीतिक लाइनमा ल्याइसकेपछि आर्थिक हिसाबले चाहिँ आफू सम्पन्न हुन्छ कि हुँदैन, अथवा आफ्नो दुःखको पारिश्रमिक आउँछ कि आउँदैन, यो पक्ष चाहिँ हामीले कहिले पनि बुलबुलमा उठाएन जस्तो लाग्यो मलाई। 36 गजल तपाईँको आइसक्यो भनेपछि उठाउन मन लाग्यो कि मलाई। साँच्चै भन्यो भने नेपाली साहित्य सङ्गीत अझै पनि त्यस्तो कमर्सियल बनिसकेको छैन है। सबभन्दा पहिलो कुरा के छ भन्दा सङ्गीतको पक्षमा पनि त्यही नै हो, र हामीले पहिला त थियो एउटा अवस्था थियो जसले एल्बमहरू निकालिसकेपछि आफ्नो आर्थिक रूपमा पनि सम्पन्न भएका उदाहरणहरू थुप्रै छन्, तर अहिले पछिल्लो क्रममा के भएछ भन्दाखेरि पाइरेसीले गर्दाखेरि बजारमा गएर सिडी हुने बिक्री हुने क्रम चाहिँ एकदम घटेको छ, एकदम न्यून मात्रै छ। र यसमा के छ भन्दाखेरि मैले अरूतिर काम गर्छु, अरूतिरबाट बचाएको केही पैसा यता लगानी गर्ने हो। अनि उसो के कलेज पढाउने एफएममा काम गर्ने तपाईँ होइन, हजुर हजुर, चारवटा एल्बम निकालिरहन सजिलो छ, मैले अरूको लागि यो शिक्षाप्रद बनाएको है, अरूलाई पनि सजिलो एल्बम निकाल्ने रहर धेरैको छ यहाँ, त्यो भएर यो गाह्रो एकदम गाह्रो छ। र यसमा महत्त्वपूर्ण कुरा के छ भन्दा हामी सहकार्य गरिरहेका छौँ। पोखरामा लगभग हाम्रो जुन हाम्रो गजल यात्रा छ त्यसमा र सेरोफेरोमा हाम्रो 300 साथीहरू मेम्बरहरू हुनुहुन्छ, र हामीले सहकार्य यसरी पनि गरेका छौँ कि हामीले सबै मिलेर गरेका काम पनि कतिपय छन्, र कतिपयमा मैले आफ्नै लगानी गरेका काम पनि छन्, र कतिपयमा मलाई अरूबाट सहयोग भएका काम पनि छन्। यस अर्थले गर्दाखेरि एक्लै अब म पनि एउटा गाउँबाट बजारमा आएको मान्छे, सामान्य मान्छे, सामान्य जाहिर गर्ने मान्छे, त्यस कारणले पहिलो मेरो प्राथमिकता भनेको मेरो रोजीरोटीकै कुरा पहिलो हुन्छ। त्यसबाट मैले के गर्छु भन्दा मैले वार्षिक रूपमा यदि मैले रक्सी नै खान्थेँ भने 1-1.5 लाखको रक्सी खान्थेँ होला, त्यो खान खाँदिनँ, त्यस कारणले त्यताको पैसा यता लगानी गरेको छु। र अनि अर्को कुरा मलाई के लागेको हुनेछ भने मैले घर बनाए पनि, जग्गा किने पनि, इभन अरू काम गरे पनि म मरेपछि ती सबै कुराहरू अरूको नाममा नामसारी हुन्छन्, तर मैले सिर्जना गरेका सिर्जनात्मक कामहरू अरूको नाममा नामसारी हुँदैनन् र ती सधैँ म नै रहिराख्छु। यस कारणले मेरो थाई कमाई भनेको यो हो भन्ने मलाई लागेर केही मेरो कमाइको लगानी चाहिँ यता गरिरहेको छु। निकै राम्रो विचार राख्नुभयो अनुरागजी, साह्रै खुसी लाग्यो। तपाईँले रेडियो कार्यक्रम चाहिँ कस्तो गर्नुहुन्छ, कस्तो खालको कार्यक्रम? मेरो रेडियो करियर बारेमा पनि बताउनु। हजुर, रेडियो कार्यक्रम मैले विगत 8 भयो, 8 सूचनामूलक कार्यक्रम, मनोरञ्जनात्मक कार्यक्रम र गजलका कार्यक्रम, सबै कार्यक्रमहरू सञ्चालन गरे र अहिले पछिल्लो क्रममा केही कार्यक्रमहरू थोरै कार्यक्रम गजलका कार्यक्रमहरू र केही अरू कार्यक्रमहरूलाई मात्रै मैले लिइरहेको छु किनकि अरू कामहरूमा पनि व्यस्त छु त्यस अर्थले गर्दाखेरि रेडियोमा मात्रै धेरै समय चाहिँ दिन पाएको छैन तर मैले सूचनामूलक समाचारमूलक साथसाथै साङ्गीतिक मनोरञ्जनात्मक सबै कार्यक्रमहरू चाहिँ सञ्चालन गरेको थिएँ सायद एउटा गजल तयार गर्नुभएको छ वाचन गरेर सुनाउनको लागि अर्को कुन गजल सुनाउनुहुन्छ हामीलाई अब अर्को एउटा म सुनाउँछु यो मेरो शिक्षणसँग सम्बन्धित गजल हो र शिक्षण पेसालाई एउटा मैनबत्ती जस्तैको रूपमा स्वीकारिन्छ र रेकर्डेड भइसकेको छ हाम्रो सन्तोष रुचालजीले गाउनु भएको छ र उहाँकै सङ्गीतमा हो र यो गजलका तीन शेरहरू म वाचन गर्छु मैनबत्ती जस्तै बलेर उज्यालो दिन चाहन्छु मैनबत्ती जस्तै बलेर उज्यालो दिन चाहन्छु बिस्तारै बिस्तारै चलेर उज्यालो दिन चाहन्छु मैनबत्ती जस्तै बलेर उज्यालो दिन चाहन्छु बिस्तारै बिस्तारै जलेर उज्यालो दिन चाहन्छु निश्चित छैनन् अरू कुरा केवल मृत्यु निश्चित छ निश्चित छैनन् अरू कुरा केवल मृत्यु निश्चित छ सकुन्जेल मृत्युलाई छलेर उज्यालो दिन चाहन्छु मैनबत्ती जस्तै बलेर उज्यालो दिन चाहन्छु प्राणभन्दा प्यारो छ यो समाज अनि राष्ट्र प्राणभन्दा प्यारो छ यो समाज अनि राष्ट्र त्यसैले म आफै ढलेर उज्यालो दिन चाहन्छु मैनबत्ती जस्तै बलेर उज्यालो दिन चाहन्छु बिस्तारै बिस्तारै जलेर उज्यालो दिन चाहन्छु यो शिक्षा सम्बन्धी गजल थियो हजुर सबै उसमा लेख्नुहुन्छ विषयवस्तु चाहिँ जुन पनि आउँछ शृङ्गारिकदेखि लिएर शृङ्गारिक पनि मिठो सुनियो होइन हजुर शिक्षाका पनि सुनियो धेरै खालका गजल लेख्नुहुन्छ है अब आउँदा दिनहरूमा चाहिँ तपाईँ गजलमाथि अरू के गर्ने योजना बनाउनु भएको छ यही क्रममा जाने हो कि अरू केही फरक छ कि पहिलो त अब मैले मेरो अनुपम चारलाई रिलिज गर्दैछु होइन त्यो रिलिज सँगसँगै फेरि अरू गजलसँगै सम्बन्धित कामहरू पनि गर्छु मैले र त्यसको अलावा हाम्रो गजल यात्रा पोखराका विभिन्न कार्ययोजनाहरू छन् ती योजना अनुसार कामहरू हामी गर्दै जान्छौँ अगाडि बढ्दै जान्छौँ तपाईँलाई गजलको यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्न चाह्यो भने कुन ठेगानामा सम्पर्क गर्नुपर्छ मेरो सिधै अब फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ 98460 27823 यो मेरो सम्पर्क नम्बर हो र यसको अलावा अब मेरो मेल एड्रेस पनि छ ANURAG_ADHIKARI2000@yahoo.com यसमा पनि सम्पर्क गर्न सक्नुहुन्छ हामीले साङ्गीतिक गजलका कुराकानी गर्दै थियौँ करिब करिब 3 दर्जन गजलहरू सङ्गीतमा ल्याइसक्नु भएको व्यक्ति तपाईँ होइन गजलकार तपाईँ 500 गजलको हारिमा 20 वर्षदेखिबाट गजल लेखिरहनु भएको अनुपम 1 2 3 र अब चौथोको तयारीको कुरा थियो चौथो ट्र्याकबाट पनि केही गजल ल्याउनु भएको छ जस्तो लाग्छ आज जुन चाहिँ मिडिया कतै पनि पुगेको छैन पनि छैन छैन पहिलो पटक हामी त्यो गजलको बारेमा भन्नुहोस् न हजुर पहिलो पटक हामीले आज यो एकदम लोकप्रिय कार्यक्रम तपाईँको उत्कृष्ट आवाजमा जुन सञ्चालन भइरहेको छ म आफै फ्यान हो यो कार्यक्रमको र यो कार्यक्रमबाट सार्वजनिक गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ र अनुपम म्युजिकले बजारमा ल्याएको र त्यो हाम्रो चौथो एल्बममा रहेको 1 नम्बरको ट्र्याक हो इन्दिरा जोशीले गाउनु भएको छ महेश खड्काले सङ्गीत गर्नुभएको छ किरण कणेल दाईको एरेन्ज छ र नानीको चञ्चले जस्तै यो पनि एक खालको कमर्सियल गजल हो के भन्छ बोलले हेर्दछु म राम्री छु मायाकी खानी बोली वचन उस्तै छ उस्तै आनी बानी अङ्ग अङ्ग करेन्ट लाग्छ ओइ ओइ ओइ नछौ मेरो जवानी यो गजल छ हामी सम्पूर्ण श्रोतालाई सुनाउँछौँ जवानी ओए ओए ओए मेरो जवानी अब यही साङ्गीतिक गजल सँगसँगै हामी अनुराग अधिकारीसँग विदा माग्ने तर्खरमा छौँ। अनुरागजी, तपाईँलाई यो कार्यक्रममा आइसकेपछि बुलबुल सुन्ने बुलबुलियनलाई तपाईँले एउटा चाहिँ नि दुई दशकदेखि गजल लेख्ने गजलकारको रूपमा बताउनु पर्दा के भनेर भन्नुहुन्छ, के कुराहरू आफ्नो सन्देशहरू दिन चाहनुहुन्छ नयाँ बुलबुलियनहरूको लागि? खास गरी पछिल्लो क्रममा नेपालभरि नै गजलको एउटा बहार आएको छ, लेख्नेहरूको सङ्ख्या उत्तिकै रूपमा बढेको छ। लेखनको रूपमा जति आएका छन्, हुन त अब वनमा उम्रेका सबै बिरुवाहरू रुख हुन सक्दैनन्, यद्यपि जसले रुख हुने सामर्थ्य लिएर आउनुभएको छ उहाँहरू पक्कै पनि रुख बन्नुहुन्छ। सङ्गीत र साहित्य साधना हो, साधनालाई निरन्तर राख्नुहोस्, अगाडि बढ्नुहोस् र पक्कै पनि हामी सबै मिलेर लाग्यौँ भने नेपाली गजलको विकास गर्न, नेपाली गजलको प्रवर्धन गर्न हामीले सक्छौँ र यी सबैलाई हातेमालो गरेर अगाडि बढ्न म अनुरोध गर्छु। र हामी लगभग अन्त्यतिर आउन लागिसकेका हौँ र म आज अत्यन्त खुसी छु। वास्तवमा काठमाडौँ आएको यो मेरो क्रममा यहाँसँगको यो भेट र साँच्चीकै रूपमा श्रोतासँग प्रत्यक्ष भेट हुन पाउँदाखेरिको यो क्षण, बुलबुल कार्यक्रम जहाँ जुन जुन एफएमबाट जसले सुनिराख्नु भएको छ उहाँहरूप्रति मेरो नयाँ एल्बमलाई पनि त्यतिकै माया गरिदिनुहोस् यो अनुरोध गर्छु, यदि मन पर्यो भने, किनकि श्रोतालाई मन पर्यो भने मात्रै सुन्ने कुरा हो, निर्णायक त उहाँहरू नै हो, उहाँ नै हो। र विशेष गरी अच्युतजीलाई मेरो हार्दिक आभार व्यक्त गर्छु र मलाई यहाँसम्म आउने एउटा संयोग मलाई जुराउने साथी सिमुलाई पनि धन्यवाद दिन्छु। हस्, धन्यवाद अनुरागजी। अब अर्को सातासम्मका लागि, अब बुध आइतबारसम्मका लागि उत्पादन सहयोगी दिनेश निरोला र म प्रस्तुता अच्युत घिमिरे अनुराग अधिकारीसँगै विदा माग्दैछौँ। जाँदा जाँदै म पोखराका अनुराग अधिकारीको गजल वाचन गर्दै विदा हुन्छु। बिन्ती नसोध कसरी बित्छन् दिन र रातहरू, बिन्ती नसोध कसरी बित्छन् दिन र रातहरू, बल्झिरहेछन् अझै नि तिमीले दिएका घातहरू, डुबिरहे नसाहरूमा यादहरू भुल्नलाई, डुबिरहे नसाहरूमा यादहरू भुल्नलाई, पिउँदा पनि आउन छाडे आजकल मातहरू बल्झिरहेछन् अझै नि तिमीले दिएका घातहरू बगेर आँसु आँखाका डिलहरू भत्किरहन्छन् बगेर आँसु आँखाका डिलहरू भत्किरहन्छन् निष्ठुरी भई टाढा गए पुछिदिने हातहरू बिन्ती नसोध कसरी बित्छन् दिन र रातहरू बल्झिरहेछन् अझै नि तिमीले दिएका घातहरू बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल